الله أكبر الله أكبر أشهد أن لا إله إلا الله بسم الله الرحمن الرحيم والمؤمنون والمؤمنات بعضهم أولياء بعض يأمرون بالمعروف وينهون عن المنكر ويقيمون الصلاة ويؤتون الزكاة ويطيعون الله ورسوله أولئك سيرحمهم الله إن الله عزيز حكيم. بصیرت ناگاہ نظر بصیرت سے ملاحظہ فرما لیا کہ قریب ایک جہاز غرق ہو رہا ہے، آپ نے ہمت اور توجہ باطنی سے اس کو غرق ہونے سے بچا لیا. بیٹھے کہیں اور ہیں، بصیرت کی نگاہ پڑی، کیا دیکھا؟ ایک جہاز سمندر میں ڈوب رہا ہے، وہیں بیٹھے بیٹھے موڈا دیا اور پار لگا دیا. وہ بالکل ویسے ہی جیسے پیر صاحب سال کے بعد مریدنی کے گھر آئے، نماز پڑھنے لگے، نماز کے دوران کہتے ہیں مریدنی نے دیکھا بھائی پیر صاحب نماز میں کیا آواز نکال رہے ہیں، سلام پھیرا کہ پیر جی کیا ہوا تھا، آپ آواز نکال رہے تھے. کہا پگلی تجھے نہیں پتا میں یہاں پاک پتن شریف میں نماز پڑھ رہا تھا اور نگاہ بصیرت سے دیکھ رہا تھا، ایک کتا مسجد نبوی کے اندر داخل ہو رہا تھا، میں نے یہیں سے رسالہ بھیجا جوال کا، وہ نکل لیا. مریدنی کو تھوڑی سی پڑھی لکھی تھی، اس نے کہا ابھی حساب لگا لیتی ہوں، دیکھتی ہوں کیا واقعی ماشاء اللہ اتنا پہنچا ہوا ہے. اس نے سیویاں پکائی اور سیویوں میں نیچے گھی، اوپر چینی، اوپر پھوکی بغیر گھی چینی کے سوکھی سیویاں اوپر رکھ دی اور چمچ دے کے حضرت جی کے ساتھ بیٹھی، حضرت جی کھائیے، تناول فرمائیے، سال کے بعد آئے ہو. اب وہ پلیٹ کو بھی دیکھ رہا ہے اور مریدنی کو بھی دیکھ رہا ہے، وہ کہتی قربان جاؤں سرکار کھاتے نہیں ہیں. کہا میں تو سال کے بعد آیا تھا، بڑی امیدیں لے کر آیا تھا کہ تو بڑی خدمت کرے گی اور تو نے پاگل عورت نہ اس میں گھی ڈالا ہے نہ شکر ڈالی ہے اور سوکھی میرے سامنے رکھ دی، میں کیسے کھاؤں؟ اس نے جوتی اتاری اور چار اس کے سر میں ماری کہ ظالم ابھی دوران نماز تجھے مدینے کی مستی میں داخل ہونے والا کتا بھی نظر آ رہا تھا اور اس کے نیچے جو پڑا ہے، اس کے نیچے کیا پڑا ہے؟ یہ سیویوں کے نیچے گھی بھی ہے شکر بھی ہے. مدینے تک کی نگاہ ہے بصیرت تمہاری کام کرتی ہے، لیکن پلیٹ کے نیچے کیا پڑا ہے وہ بصیرت کام نہیں کرتی. کہا امداد اللہ مہاجر مکی صاحب نے کہ پیر عبد القادر جیلانی بیٹھے ہوئے تھے اور بیٹھے بیٹھے ان کی نگاہ بصیرت نے دیکھا کہ ایک جہاز غرق ہو رہا ہے اور فوراً توجہ اور ہمت سے ہی اتنی لہریں تھیں، اتنا مقناطیس تھا کہ اس لوہے کو کھینچ کے باہر لگا دیا. یہی امداد اللہ مہاجر مکی کرامات امدادیہ کے اندر ان کی یہ کرامت موجود ہے. ایک مرید کہتا ہے میں حج کے لیے گیا، میرا جہاز پہاڑ سے ٹکرایا، قریب تھا دوبارہ ٹکراتا اور غرق ہو جاتا، میں نے وہیں بیٹھے بیٹھے کہا امداد اللہ مہاجر مکی صاحب اب نہیں بچاؤ گے تو کب بچاؤ گے؟ لا حول ولا قوت الا باللہ، تو کوئی بچا ہی نہیں سکتا صلی اللہ علیہ وسلم. اور یہ اہل شرک، یہ توحید کے جھوٹے دعوے دار، یہ توحید کے چولے پہن کر اپنے بزرگوں کی شرکیہ کرامات کو عام کرنے والے. کہا میں نے کہا پیر جی آپ نہیں بچاؤ گے تو کون بچائے گا؟ کہا اتنا کہنا تھا، فوراً جہاز باہر نکل آیا اور آہستہ آہستہ ساحل کو لگ گیا. میں جب ادھر یہ واقعہ ہوا، ادھر مرید صاحب پیر امداد اللہ مہاجر مکی کی کمر دباتے دباتے پیراہن جو اٹھایا تو کمر چھیلی ہوئی تھی. مرید نے کہا بابا جی کتنے گئے تھے؟ صحیح نہیں، میں باہر بیٹھا سا، یہ اندروں اندروں کاروائی کون پا گیا؟ میں دروازے پر تھا، آپ باہر کہیں گئے نہیں، خادم خاص ہوں، یہ اندر اندر کیا ہو گیا؟ کہا معرفتیاں گلا نے تو اسی نہیں پہچان سکتے، یہ بزرگوں کی باتیں ہیں تم نہیں سمجھ سکتے. کہا نہیں کچھ نہ کچھ تو بتائیے. کہا کیا بتاؤں، تیرا ایک مرید بھائی تھا، جہاز اس کا سمندر میں پھنس گیا تھا، قریب تھا وہ غرق ہو جاتا، اس نے مجھے پکارا، میں بے چین ہو گیا اور میں نے جا کے اس کے جہاز کو کندھا دیا، وہ پار لگ گیا، اسی لیے چھل گیا ہوگا، کسی کو نہ بتانا. کندھا نہیں تھا، पूरी करेन थी जो पूरे जहाज को मोड़ा दे के बाहर निकाल ले। ला हौला वला कुव्वता इल्ला बिल्लाह। यही अकीदा उलमाए बरेली का और यही अकीदा उलमाए देवबंद का। अपने पीरों को गौसे आजम का नाम देते हैं। ये फ़ज़ाइल सदकात है, सफ़ा 559 है, 559 के ऊपर यही अकीदा गौस का बयान करते हैं। अपने पीरों को ये लकब देते हैं जिसका मतलब ख़ास क्या है कि मददगार, सबसे बड़ा मददगार, गौसे आजम सबसे बड़ा मददगार और सबसे बड़ा मददगार एक अल्लाह अज़्ज़ा वजल है। सफ़ा 559 पर कहते हैं मौलाना अशरफ अली थानवी इस वाक़े पर लिखते हैं कि मुझे हज़रत गौस पाक की खुशी याद आ गई। गौस पाक सब मददगार, फरियाद रस, और फरियाद रस सिर्फ़ एक अल्लाह अज़्ज़ा वजल है, उसके अलावा कोई और गौस नहीं है। इल्मे ग़ैब अल्लाह का खासा है। कुरान हकीम की इस आयत पे गौर कीजिए, قُلْ لَا يَعْلَمُ مَنْ فِي السَّمَاوَاتِ وَالْأَرْضِ الْغَيْبَ إِلَّا اللَّهِ وَمَا يَشْعُرُونَ أَيَّانَ يُبْعَثُونَ। ए नबी कह दीजिए अल्लाह के सिवा आसमान और ज़मीन की छुपी हुई बातों को कोई नहीं जानता, इसकी खबर किसी को नहीं है, और وَمَا يَشْعُرُونَ أَيَّانَ يُبْعَثُونَ इनको तो ये भी नहीं पता कि उठाया कब जाना है। इल्मे गैब में अल्लाह खास है, ये खासा है उसका। अपने नबी को बताना चाहे बता देता है और अपने नबी को नहीं बताना चाहता। आयशा रज़ी अल्लाह ताला अन्हा पर तोहमत लगती है, मोमिनों की माँ पे तोहमत लगती है। दिनों पे दिन गुजरते हैं, आयशा अपने वालिद के घर चली जाती हैं, रोती हैं, आंसू बहाती हैं, नबी आकर कह देते हैं आयशा रज़ी अल्लाह ताला अन्हा अगर तुझसे गलती हो गई है तो अल्लाह से माफ़ी मांग ले, अल्लाह माफ़ करने वाला है। और आयशा रज़ी अल्लाह ताला अन्हा फरमाती हैं ए नबी अगर मैं अपने सफाई पेश करूँ आप यकीन नहीं करोगे, इल्जाम अपने ऊपर ले लूं तो वो गुनाह जो मैंने किया नहीं है वो इल्जाम मैं कैसे ले लूं। मैं अब वही कहूंगी जो यूसुफ के बाबा ने कहा था, यूसुफ के बाबा ने कहा था। नबी अभी बिस्तर पे हैं, आसमान से वही आना शुरू हो जाती है और जब नबी करीम सर वही के आसार खत्म होते हैं तो कहते हैं आयशा खुश हो जा, मुबारक हो तुझको, तेरी बारात का ऐलान अर्श वाले ने कर दिया। जब नबी को बता दिया जाए पता लग जाता है, नबी को ना बताया जाए यहूदिया शहर वाला खाना खिला देती है और नबी लुकमे चबा लेते हैं। ये इल्मे गैब खास अल्लाह अज़्ज़ा वजल का खासा है। लेकिन उलमाए बरेली क्या कहते हैं, मलफूजात अहमद रज़ा खान बरेलवी, सफ़ा नंबर इसका 78 है, इस पर बयान करते हैं शेख मोहियुद्दीन इब्ने अरबी एक जगह दावत में तशरीफ़ ले गए, आपने देखा कि लड़का खाना खा रहा है, खाना खाते खाते अचानक रोने लगा। वजह दरियाफ्त करने पर कहा मेरी माँ जहन्नम का, मेरी माँ को जहन्नम का हुक्म हो गया है, वो जहन्नम की तरफ जा रही है। ला हौला वला कुव्वता इल्ला बिल्लाह, मेरी माँ जहन्नम में जा रही है, फरिश्ते ले जा रहे हैं। ये लड़का इस शहर में मशहूर था कि इसको कशफ होता है। शेख अकबर मोहियुद्दीन इब्ने अरबी के पास 70,000 मरतबा कलमा शरीफ पढ़ा हुआ था, सटाक था उनके पास। उन्होंने दिल ही दिल में इसकी माँ को बिल्टी कर दिया। बिल्टी समझते हो ना, ट्रेन से हैदराबाद से सामान डाला बम्बई में छुड़ा लिया, इसने भी बिल्टी कर दिया और इसकी खबर किसी को नहीं दी। दिल में बिल्टी किया, ऐसा आले सबाब किया। वो लड़का ठट्ठा मार के हंसने लग गया और कहा पीर साहब ने पूछा तेरे हंसने का सबब क्या है, कहा अब मेरी माँ को फरिश्ते जन्नत की तरफ ले जा रहे हैं। ये इसको बरेली में बैठे बैठे कैसे पता लग गया मेरी माँ जन्नत में जा रही है या जहन्नम में, ये गैब की खबर इसको किसने बता दी। अब यही अकीदा और बेआन ही इन्हीं अल्फाज के साथ आपको फ़ज़ाइल आमाल के अंदर मौलाना ज़िक्रिया साहब सुनाते हैं, ज़रा सुनिए। सफ़ा नंबर 356 है, 356 सफ़े पे इसी वाक़े को, और अल्फाज भी तब्दील नहीं होते, सेम वही अल्फाज हैं। उन्हीं अल्फाज में कहते हैं शेख अबू यजीद कुर्तबी फरमाते हैं मैंने सुना जो शख्स 70,000 मरतबा ला इलाहा इल्लल्लाह पढ़े इसको दोजक की आग से निजात मिले। मैंने ये सुनकर एक निसाब 70,000 की तादाद अपनी बीवी के लिए पढ़ी, कई निसाब अपने लिए पढ़े, ज़खीरा आखरत किया। हमारे पास एक नौजवान रहता था जिसके मुतालिक मशहूर था कि यह साहिब कशफ है, जन्नत दोजक का इसको कशफ हो जाता है। मुझे इस बात की यकीनी में कुछ तरद्दुद था तो एक दिन वो हमारे साथ खाना खा रहा, खान साहब ने भी यही सुना है ना, शेख साहब भी यही सुना रहे हैं। खाना खाते खाते अचानक चीख मार के रोने लगा, सांस फूल गई। मैंने कहा क्या हुआ, कहा मेरी माँ दोजख में जल रही है। वो अभी लेकर जा रहे थे, पिछला सीन था, ये अगले वाला सीन है, पहुंच गई थी। तारिक जमील साहब बयान करते हैं एक सैयदादी का किस्सा, कहते हैं एक सैयदजादी थी, खामिन मर गया, वो बेचारी रुलती पुलती फाके हो गए, तो एक दिन हिजरत करके खुरासान चली गई। वाली खुरासान के पास जाकर कहने लगी, सैयदजादी हूँ, औलाद रसूल हूँ, भूखी हूँ, बच्चों की रिहाइश कहने लगा, यहाँ हर दूसरा आदमी कहता है मैं आले रसूल हूँ। वो परेशान हुई, किसी ने कहा वो जो पारसी है ना आतिश परस बड़ा सखी है, उसके पास चली जा, उसको जाकर बताया मैं आले रसूल में से हूँ और मैं परदेसी हूँ, मुझे एक दो रात का ठिकाना चाहिए जब तक कि मैं अपना कोई रोजगार न बना लूं। ये खुरासान सो गए तो ख्वाब देखते हैं कि मैं जन्नत में पहुंच गया, एक बहुत खूबसूरत कसर है, महल है, उसके सामने खड़ा हूँ और उसके दरवाजे पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खड़े। मैंने पूछा, अल्लाह के नबी ये घर किस, ये महल किसका? कहा एक मुसलमान का। कहा मैं भी तो मुसलमान हूँ या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम। कहा तू गवाह लेकर आ के तू मुसलमान है? रात मेरी बेटी तेरे पास आई थी और तुझसे खाना मांगा था, तो तूने कहा था सैयदजादी होने पर गवाही लेकर आ, अब तू मुसलमान होने पर गवाही लेके आ। ये हड़बड़ा कर उठा कि तो बड़ा जुलम हो गया। लोगों से पूछा वो औरत कहाँ गई? कहा पारसी के घर, सुबह सुबह जाके धम धम उसका दरवाजा पीटा, वो बाहर निकला। कहा जो मांगता है मांग ले, ये मुझे वापस कर दे, ये खानवादा है रसूल मुझे दे दे। कहा हजरत बिन देखे सौदा कर लेता, लेकिन अब देख चुका हूँ, अब सौदा नहीं हो सकता। कहा क्या मतलब? कहा जो ख्वाब आप देख रहे थे वही मैं देख रहा था, दोनों सीन इकट्ठे चल रहे हैं, ब्लूटूथ है पुराना, आपके जवाल में आ जाया, ये पुराना ब्लूटूथ है, जो ख्वाब तुम देख रहे थे वही मैं। अच्छा इसने बताया नहीं कि मैंने ख्वाब देखा है, इसने बताया नहीं कि मैंने ख्वाब देखा है, ये सिर्फ खानदान मांगने आया। कहा जो ख्वाब तुम देख रहे थे वही ख्वाब तो मैं भी देख रहा था। कहा फिर? कहा जब अल्लाह के नबी तुझे धुतकार चुके थे कि जा मुसलमान होने की गवाही लेकर आ, उस वक्त अल्लाह के नबी ने मुझे आगे किया और कहा तूने मेरी बेटी को हिफाजत दी, घर दिया, खाना दिया, आ इस महल के अंदर दाखिल हो जा, ये तेरा घर है। रात तक मैं पारसी था, सुबह मैं मुसलमान हो गया है। तो खान साहब पिछला सीन बयान कर रहे हैं कि माँ जहन्नम में लेकर जाई जा रही, और शेख साहब अगला सीन बयान कर रहे हैं कि वो जहन्नम में जल रही थी, तो उन्होंने दिल ही दिल के अंदर वो एक निसाब 70,000 का पड़ा हुआ इसकी माँ को बिल्टी कर दिया, तो फौरन ठट्ठा मार के हंस पड़े। कहा चचा मेरी माँ को दोजख के अजाब से हटा दिया गया है, वो जन्नत की तरफ जा रही है। यही अकीदा इल्मे गैब का कि हमारे पीरों को, हमारे बुजुर्गों को, हमारे बड़ों को इस दुनिया में रहते हुए सारी बातों का इल्म हो जाता है, जन्नत जहन्नम उनके सामने, कायनात को अपने नाखून के इस अंगूठे में देखते हैं, हर चीज का उन्हें इल्म है, जो होना है उसका भी इल्म है, जो हो चुका है उसका भी इल्म है, जो होने वाला है उसका भी इल्म है। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास 70 कारी मांग के ले जाने वाले ले जाते हैं, उन्हें शहीद कर दिया जाता है, तो नबी को ये में गैब क्यों ना हुआ? ला हौला वला कुव्वता इल्ला बिल्लाह। कुरान हकीम की इस आयत पे गौर कीजिए, इन्नका ला तुस्मिउल मौता वला तुस्मिउस सुम्मद दुआ इदा वल्लौ मुदबिरीन। ए नबी करीम, ला तुस्मिउल मौता, आप मुर्दों को नहीं सुना सकते, आप बहरों को भी नहीं सुना सकते जब वो पीठ फेर कर वापिस चले जाएं। ये कुरान का फैसला है, अपने नबी से ऐलान करवाया है। लेकिन मलफूजात अहमद रजा खान बरेलवी, सफ़ा नंबर 89 सफ़ा पर बयान फरमाते हैं, कोई सवाल करता है मुरीद को बाद वफात शेख कबर पर किस तरह अदब करना चाहिए? इरशाद, चार हाथ के फासले से खड़ा होकर फातिहा पढ़े, जिस तरह उसकी ज़िंदगी में अदब करता था उसके सामने से होकर आए, मुंडी की तरफ से मोड़ काट के ना आए, क्यों, क्या फ़ायदा होगा? कहा जब सामने से आएगा मुर्दे को देखने में आसानी रहेगी कौन आ रही है, और अगर पीछे से आएगा उसको मुड़कर देखना पड़ेगा और तकलीफ़ हो गई, अबे मिट्टी से खाई हुई गर्दन मुड़ेगा टूट भी जाएगी, इसलिए मेहरबानी करो जब जाओ सामने से आया करो। कहा सामने से जाओ, मुर्दे को देखने में आसानी रहती है, उसको गर्दन मोड़ने की ज़रूरत नहीं रहती। एक बुज़ुर्ग का इंतकाल हुआ, इसकी साहबजादी रोज़ाना कब्र पे हाजिर होती, तिलावत कुरान करती, कुछ मुद्दत के बाद वो जोश जाता रहा, एक रोज़ हाजिर हुई, ख्वाब में देखा और उन्होंने कहा ऐसा ना करो, मेरे सामने आकर खड़ी हो जाओ ताकि मैं जी भर कर तुम्हें देख लूँ, फिर मेरे लिए दुआ रहमत करो, फिर चली जाओ। एक बीबी ने मरने के बाद अपने बेटे को ख्वाब में आकर कहा मेरा कफन ऐसा ख़राब है कि मुझे अपने साथियों से शर्म आती है, परसों फला आदमी आ रहा है, ला हौला वला कुव्वता इल्ला बिल्लाह, परसों फला आदमी आ रहा है, उसके कफन में मेरा कफन भी रख देना, मैं खुद ही ले लूँगी उससे। तो उन्होंने एक अच्छा सारा कफन सिलवा के उनके कफन में रख दिया। एक को कफन दिया तो उसकी कफन नीचे कब्र में उतारने वाले की तहमत चादर जो थी कमर से बांधी हुई वो भी साथ गिर गई, उसके कफन में दफन हो गई। ये ख्वाब में आए, कहा भाई ये ज्यादा आ गई थी, ये ले जा। ख्वाब में कहा सुबह जब मेरी आंख खुली तो वो किल्ली पर टंगी हुई थी, मौजूद थी, देख करके छोड़ करके। अल्लाह का कुरान कहता है जो कब्र में दफन हो जाए ये मुर्दा है, अमवाचुन गैरु अहया, ये जिंदा नहीं है। इस दुनिया से इनका सारा रिश्ता टूट जाता है और यहां कहा जाता है नहीं नहीं, कफन मैला हो जाने पर लॉन्ड्री से धुलवा नहीं सकते मुर्दे, तो बेटे से मंगवा तो सकते हैं ना। वो कहावत मशहूर है कि एक पीर साहब आए मुरीदनी के पास, कहा तेरा बारात खाम में आया था, सर से भी नंगा, पांव से भी नंगा, जिस्म से भी नंगा, सर्दी से कांप रहा था और कह रहा था मेरी बिटिया से कहना कफन भी दे दे, जूती भी दे दे, पगड़ी भी दे दे। उसने जूती उतारी, उस पीर के सर में चार मारी, कहा ये क्या किया। कहा अब्बा रात मेरे ख्वाब में भी आए थे, कह रहे थे तेरे पास मांगने के लिए आएगा, उसको चार जूतियाँ मारना। भागते हुए कहने लगा तेरा अब्बा बड़ा ख़राब है भाई, मुझे कोई और पट्टी पढ़ाता है, तुझे कोई और पट्टी पढ़ाता है। कुरान की आयत दो टोक, इन्नका ला तुस्मिउल मौता, आप मुर्दों को नहीं सुना सकते, ये मुर्दा है, ये जिंदा नहीं है, इन्हें शऊर नहीं है क्यामत कब कायम होनी है, उठाया कब जाना है। इस दुनिया से इनके रिश्ते टूट चुके हैं और यहां उलमाए बरेली मैला कफन चेंज करवा के नया पहना रहे हैं, उनसे बातें भी कर रहे हैं। अब यही अकीदा जो इन हजरतों का था वही अकीदा शेखुल हदीस ज़िक्रिया साहब बयान फरमाते हैं कि एक बुज़ुर्ग जो मेरे वालिद के दोस्त और खुदाम में से थे, बड़े साहिब कशफ थे, कशफ कबूर में बहुत बड़े हुए थे, वालिद के इंतकाल के दूसरे दिन उनकी कब्र पे हाजिर हुए तो वालिद ने कहा, उनसे तीन बातें कहीं। पहली बात, वालिद साहब के मुखालफीन बहुत ज़्यादा थे तो कहा मौलवी ज़िक्रिया से कह दो इसकी फ़िक्र ना करो, ये तेरा कुछ नहीं बिगाड़ सकते, अपना ही नुकसान करेंगे। वालिद साहब पे कर्ज़ा बहुत था, मांगने वाले बहुत थे, कहा फ़िक्र ना करो मैं इसको अदा कर चुका हूँ, सर्राफ से कब्र के अंदर से ही ट्रांसफ़र हो चुका है, बिल्टी हो चुका है, मिल गया है उनको, तुमसे मांगने कोई नहीं आएगा। और बुज़ुर्गों से डरते रहना, इनकी उल्टी भी सीधी होती है। ये उल्टी भी बोले ना, तुम्हें उल्टी लगेगी, हकीकत में सीधी, हकीकत में सीधी। वो गंज शक्कर हमारे पाकिस्तान के, उनके पास से एक ऊँटों का काफिला गुजरा जो गुड़ों से भरी हुई बोरियाँ थी, गंज शक्कर उसका नाम यहीं से पड़ा, बाबा ग़ुलाम फरीद गंज शक्कर। तो उस पूछते हैं ऊँट वाले से ये क्या ले जा रहा है, उसने कहा मौलवी है कहीं मांग ना ले, उसने कहा पत्थर ले जा रहा हूँ। कहा अच्छा पत्थर ही होंगे। अब घर गया, उतारने के लिए जब गोदाम में रखा, जिस बोरी को चेक करे पत्थरों की भरी हुई था गुड़, बड़ा परेशान हुआ कि वो पीर की उल्टी की भी सीधी पड़ गई। वापिस आया, रोया पीटा, कहा हजरत मारा गया। कहा क्या क्या हुआ। कहा वो मैंने झूठ बोला था, उसमें गुड़ था, मैंने आपसे कहा पत्थर होंगे, पत्थर हैं, तो आपने कहा पत्थर ही होंगे, तो सारा गुड़ ही पत्थर बन गया। कहा उसमें गुड़ था। कहा हाँ। कहा गुड़ ही होगा। ये वापिस आया, हर बोरी को खोलता है, गुड़ है अंदर। ला हौला वला कुव्वता इल्ला बिल्लाह, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। तो कहा इन बुजुर्गों से डरते रहना, इनकी उल्टी भी सीधी पड़ती है। तीन मजालिस सफा 185, यही अकीदा उलमाए बरेली का है और यही अकीदा उलमाए देवबंद का है। रूहें इस दुनिया में आती हैं, आती हैं नहीं आती, जुमेरात को फेरा मारती है ना। बरेलवी अकीदा सुनिए क्या कहते हैं, वो कहते हैं रूहें इस दुनिया में आती हैं और जुमेरात के रोज़ मोमिनों की रूहें अपने घरों में आती हैं, दरवाज़ों के करीब खड़े होकर दर्दनाक आवाज़ में पुकारती है, ऐ मेरे घर वालों, ऐ मेरे बच्चों, ऐ मेरे अजीज़ों, हम पे सदके से मेहरबानी करो। चुनाचा मैयत की रूह अपने घर में जुमे की रात को फिर देखने के लिए आती है कि इनकी तरफ से सदका किया गया या नहीं। इतियान अल अरवाह, मजमुआ रसाइल, जिल्द 2, सफ़ा 69। अब ये बरेलवियों का अकीदा है, रूह आती है, दरवाज़े पर खड़ी होती है और पुकारती है, क्या पकाया। अगर जवाब मिले हलवा पका, बकरा पका, गोश्त भुना, कहती मुबारक हो, खुश रहो, आबाद रहो, हमारे लिए बड़ा तुमने सदका किया। और अगर जवाब मिले दाल मसूर पकी, तो फिल्टर मुँह तो पड़ा, साढ़े वास्ते दाल मसूर रहेगी सी। ये रूहें आती हैं, ये जाती हैं, यही अकीदा उलमाए देवबंद का भी है। 30 मजालिस के देवबंदी मुसन्निफ कहते हैं, सफ़ा नंबर 211 है, अकाबर के लिए एसाले सवाब ज़रूर किया करो, क्यों, इनसे इनकी रूहें मुतवज्जा होती हैं और फ़ियूदो बरकात मिलते हैं। अब आइए रूहें कहाँ पर हैं, दो जगह पे, या इलियीन में या सिज्जीकीन, या जन्नत में या جہنم میں، جو جنت میں ہے وہ اس دنیا میں آنا چاہے گی؟ الگ بحث ہے، آ سکتی یا نہیں؟ آنا چاہے گی؟ تمہاری دنیا کی چیزیں کھانے کے لیے آنا چاہے گی؟ جنت کے میوے چھوڑ کے، جنت کے پرندوں کا گوشت چھوڑ کے دنیا میں آنا نہیں چاہے گی؟ تو کنفرم ہو گیا کہ جنتی تو نہیں آتی، تو جو جہنم والی ہیں انہیں کوئی آنے دے گا؟ چھلانگ ماریں گے جمعرات کو آنے کے لیے نا، چھلانگ ماریں گے، پھیرا مارا ہے، اعیدوا فیہا، فرشتے لوہے کے گرز ماریں گے اور پھر دوبارہ ان کو جہنم کی تہ تک پہنچا دیں گے۔ آئیے علماء اور بریلی دونوں کے ان عقیدوں کو کہ روحیں آتی ہیں، متوجہ ہوتی ہیں، مدد کرتی ہیں، فیض و برکات ملتی ہیں، قرآن سے پوچھتے ہیں، اَلَمْ يَرَوْا كَمْ أَهْلَكْنَا قَبْلَهُمْ مِنَ الْقُرُونِ أَنَّهُمْ إِلَيْهِمْ لَا يَرْجِعُونَ، کیا یہ نہیں دیکھ چکے ہم نے ان سے پہلے کتنی قوموں کو ہلاک کر دیا، وہ ان کے پاس لوٹ کر نہیں آئیں گے۔ قرآن حکیم کا دوسرا مقام، وحرام علی قرية اہلکناها انہم لا یرجعون، جن بستیوں کو ہم فنا کر چکے ہیں ان کے لیے ناممکن ہے کہ وہ پھر لوٹ کر دوبارہ اس دنیا پہ آئے۔ ارے شہید کا قصہ حدیث میں نہیں آتا؟ اللہ کی توحید کے لیے کٹنے والا، وہ کہے گا، مالک کہے گا مانگ کیا مانگتا ہے، کہے گا اللہ تو نے بہت کچھ عطا کیا ہے، مالک کہے گا مانگ کیا مانگتا ہے، وہ کہے گا اللہ مجھے ایک مرتبہ دنیا میں لوٹا دے، میں پھر تیرے راستے کے اندر شہید ہونا چاہتا ہوں۔ مالک فرمائے گا جو یہاں پہ آ گیا یہ میرا فیصلہ ہے کہ وہ واپس نہیں جا سکتا۔ سورۃ یاسین کی ابتدا کے اندر، 30-23 پارے کی ابتدا کے اندر کیا قصہ ہے اس کا، جس کو کافروں نے قتل کر دیا، وہ اللہ کے لیے شہید ہو گیا، کہتا ہے قال یا لیت قومی یعلمون، کاش میری قوم کو پتہ لگ جائے۔ اس کو دنیا پہ آ کر قوم کو بتانے کی اجازت مالک نے پیغام اس کا پہنچا دیا، لیکن علماء دیوبند و بریلوی دونوں کہتے ہیں کہ روحیں آتی ہیں اور دنیا میں سب کچھ کرتی ہیں، کائنات کا نظام چلانے والا صرف اللہ ہے، یہ توحید ہے، یاد کر لیجئے، اللہ الذی رفع السماوات بغیر عمد ترونها ثم استوى علی العرش وسخر الشمس والقمر کل یجری لاجل مسمى یدبر الامر یفصل الایات لعلکم بلقاء ربکم توقنون۔ اس زمین و آسمان کا نظام چلانے والا کون ہے؟ اللہ وہ ہے جس نے آسمانوں کو بغیر ستونوں کے کھڑا کیا ہے، تم اسے دیکھ رہے ہو، پھر وہ اپنے عرش پر مستوی ہوا، اسی نے سورج اور چاند کو اپنی ماتحتی میں لگا رکھا ہے، ہر ایک اپنے میعاد معین پہ گشت کر رہا ہے، وہی کام کی تدبیر کرتا ہے، اور یہ نشانیاں کھول کھول کر اللہ نے بیان کی ہے تاکہ تم اپنے رب کی ملاقات کا یقین کر لو۔ اس کائنات کے پورے نظام پہ کنٹرول نہ علی کا ہے، نہ جعفر صادق کا ہے، نہ 12 کا ہے، نہ 14 کا ہے، نہ 4 کا ہے، نہ بغداد والوں کا ہے، نہ بریلی والوں کا ہے، نہ دلی والوں کا ہے، نہ رائیون والوں کا ہے، اس کائنات پہ سارا اختیار، دریاؤں پہ اختیار بھی اللہ کا ہے۔ موسیٰ علیہ السلام کے ساتھی کہتے ہیں سامنے دریا ہے، سمندر ہے، پیچھے فرعون کی لاش قومیں ہیں، فرعون کے لشکر ہیں، اور وہ نبی کہتے ہیں میرا اللہ میرے ساتھ ہے، وہ ضرور میری مدد کرے گا، یہ نہیں کہتے ہو دریا مجھے راستہ دے، کہتے ہیں اللہ میرے ساتھ ہے، اس دریا پر بھی اللہ کا حکم ہے، اللہ حکم دے کر کہتا ہے موسیٰ اس پہ لاٹھی مارو، اور وہ دریا راستہ دے دیتا ہے۔ لیکن آئیے ملفوظات احمد رضا میں بریلوی عقیدہ پڑھتے ہیں، صفحہ نمبر 97 ہے، 97 پر احمد رضا خان صاحب بریلوی بیان فرماتے ہیں، سید الطائفہ جنید بغدادی، نام سنا حضرت کا یا نہیں سنا؟ سنا ہے نام، ارے یاد کر لو، تم ایک اور چیز سنا دوں کہیں اور بھی کام آئے گی۔ یہ جنید بغدادی وہ حضرت ہیں، یہ اشرف علی تھانوی صاحب لکھتے ہیں ان حضرت کے بارے میں صفحہ نمبر 157 پر، 157 پر، کہ جنید بغدادی بیٹھے تھے، مشغول بحق تھے، اللہ کے ساتھ لو لگی ہوئی تھی، ہیں، اور سامنے سے ایک کتا گزرا، ان کی نظر کرم اس کتے پہ پڑ گئی، وہ کتا اتنا صاحب کمال ہوا کہ جہاں جہاں جاتا بستی کے کتے اس کے پیچھے ہو لیتے، اور جہاں وہ بیٹھتا باقی کتے حلقہ بنا کر اس کے گرد مراقبہ کرتے۔ حاجی صاحب نے ہنس کر کہا پھر وہ کتا ان کتوں کا شیخ بن گیا۔ یا اللہ یا کریم، اللہ کے نبی اپنے چچا کی منتیں کرتے رہ گئے، چچا نے کلمہ نہیں پڑھا اور ان پیروں اور بابوں کی نظروں میں اتنا کمال ہے کہ یہ کتے پہ نظر ڈال دیں تو اس کا بھی دل جاری ہو جاتا ہے، اسی حضرت کا کہتے ہیں سید طائفہ جنید بغدادی دجلہ پر تشریف لائے، یا اللہ کہتے ہوئے زمین کی مثل چلنے لگے۔ ایک شخص پیچھے سے آیا، اس نے کہا حضرت میں نے بھی جانا ہے۔ کہا تو کہے یا جنید یا جنید یا جنید۔ اس نے یا جنید یا جنید کہا تو دریا نے اس کو بھی راستہ دے دیا۔ کہتے ہیں دو صاحب اولیاء کرام میں سے، ایک دریا کے اس کنارے دوسرا اس کنارے، ان میں سے ایک نے کھیر پکائی، خادم سے کہا تھوڑی ہمارے دوست کو بھی دے آؤ۔ خادم نے عرض کی حضور راستے میں دریا پڑتا ہے، کیوں کر پار اتروں گا، کشتی کا انتظام نہیں ہے۔ کہا دریا کے کنارے جا اور کہہ میں اس کے پاس سے آیا ہوں جو آج تک اپنی عورت کے پاس نہیں گیا۔ خادم حیران تھا کہ یہ کیا معاملہ ہے، کیونکہ یہ صاحب صاحب اولاد تھے۔ بہرحال حکم کی تکمیل کی، دریا پر گیا، پیغام دیا، دریا نے فوراً اس کو راستہ دے دیا اور یہ پار لگ گیا۔ پار جا کے پیر کے پاس گیا، اس نے کھیر کھائی اور کھانے کے بعد پھر اس نے کہا جاؤ ہمارے بھائی کو ہمارا سلام کہنا۔ کہا صاحب سلام تو تب کہوں گا جب پار جا سکوں گا، آگے تو دریا ہے۔ کہا اچھا تو دریا کے پاس جا کر کہو اس آدمی کے پاس سے آیا ہوں جس نے 30 برس تک آج تک کچھ نہیں کھایا۔ اور یہ کہتا ہے یہ عجیب جھوٹ بولتا ہے، ابھی میرے سامنے پوری پلیٹ کھا گیا لکیر کی، 30 برس سے کچھ نہیں کھایا۔ خادم ششپنج رہ گیا، یہ عجیب بات ہے، ابھی تو میرے سامنے کھیر تناول فرمائی اور فرماتے اتنی مدت سے کچھ نہیں کھایا۔ بہرحال ادب تھا، خاموش رہا اور دریا پر آ کر کہا جو کہا، دریا نے فوراً ان کو راستہ دے دیا۔ یہ بریلوی عقیدہ تھا اور یہی عقیدہ فضائل صدقات کے اندر شیخ الحدیث مولانا ذکریہ صاحب بیان کرتے ہیں، 529 صفحہ نمبر ہے، اور سیم یہی قصہ، یہی الفاظ، یہی نام، یہی چیزیں ہیں۔ کہتے ہیں میں نے اپنے والد سے ایک قصہ سنا، اکثر سنایا کرتے تھے۔ پانی پت میں ایک آدمی رہتا تھا، راستے میں جمنا پڑتی تھی، اتفاق سے اس میں طغیانی تھی، کوئی کشتی اس کو پار لے جانے کے لیے تیار نہیں تھی۔ یہ بڑا پریشان ہوا، لوگوں نے کہا فلاں جنگل میں ایک بزرگ رہتے ہیں، ان سے جا کر اپنی ضرورت کا اظہار کرو، اگر وہ کوئی صورت تجویز کریں تو کام چل جائے گا، ویسے کوئی صورت نہیں۔ پہلے پہلے وہ بزرگ خفا ہوں گے، ناراض ہوں گے، انکار کریں گے، مایوس نہ ہونا، چمٹے رہنا۔ یہ وہاں گیا، جھونپڑی میں گیا اور رو رو کے اپنی ضرورت سنائی اور انہوں نے انکار کیا۔ لیکن جب ان کا رونا بڑھ گیا تو پھر انہوں نے کہا کہ دریا کے پاس جا اور اس سے کہہ اس نے بھیجا ہے جس نے عمر بھر نہ کچھ کھایا ہے اور نہ بیوی سے صحبت کی ہے، حالانکہ پیر صاحب صاحب اولاد تھے، لا حول ولا قوۃ الا باللہ، اس نے بھیجا ہے جس نے نہ کبھی کھایا اور نہ بیوی سے صحبت کی۔ یہ شخص واپس ہوا، ان سے کہنے کے موافق عمل کیا، جمنا کا پانی رک گیا، اللہ کے حکم سے موسیٰ علیہ السلام کے لیے پانی رکا، کیونکہ دریاؤں پر قبضہ کس کا ہے؟ اللہ کا۔ اور کہتے ہیں علماء بریلی بھی اور علماء دیوبند بھی کہتے ہیں ہمارے پیروں کا بھی قبضہ ہے۔ فوراً جمنا کا پانی رک گیا، اور جمنا کا پانی رک گیا، یہ شخص پار ہو گیا۔ ہمارے پیروں کا، ہمارے بزرگوں کا ایک آرڈر دریا فوراً راستہ دے دیتا ہے، یہی عقیدہ علماء بریلی کا ہے اور یہی عقیدہ علماء دیوبند کا ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم کو بھی علم غیب نہیں تھا۔ قرآن کہتا ہے قُلْ لَا أَقُولُ لَكُمْ عِنْدِي خَزَائِنُ اللَّهِ وَلَا أَعْلَمُ الْغَيْبِ، اے اللہ کے نبی کہہ دیجئے کہ میرے پاس اللہ کے خزانے نہیں ہیں، میں ان کا مالک نہیں ہوں اور نہ ہی میں عالم الغیب ہوں۔ لیکن بریلوی عقیدہ، اعلیٰ حضرت احمد رضا خان بریلوی فرماتے ہیں حضور کو پانچوں غیبوں کا علم تھا، بارش کب برسے گی اللہ کے نبی کو علم تھا، ماں کے پیٹ میں کیا ہے اللہ کے نبی کو علم تھا۔ یہ جتنے پانچ مفتاح الغیب جو ہیں، چابیاں جو غیب کی ہیں، یہ پانچوں کا اللہ کے نبی صلی اللہ علیہ وسلم کو علم تھا، مگر آپ کو ان سب کو مخفی رکھنے کا حکم دیا گیا۔ نعوذ باللہ، یعنی قرآن پھر نبی سے جھوٹ بلوا رہا ہے، اے نبی کہو مجھے علم غیب نہیں ہے۔ اس کے جواب میں پتا کیا کہتے ہیں، نہیں علم غیب تو تھا لیکن اتوں کہندے سن کہ نہیں وچوں سارا پتا سی۔ اسی لیے وہ ہمارے شیخ محمد حسین شیخ پوری، اللہ ان کی قبر کو جنت کا باغ بنائے، وہ کہا کرتے تھے کہ بابا آدم کی دعا پتہ کیا ہے، ربنا ظلمنا انفسنا، اے اللہ ہم نے ظلم کی اپنی جان پہ، ہم نے ظلم کی اپنی جان پہ۔ کہ آدم علیہ السلام نے کہا ہم نے ظلم کیا اپنی جان پہ، بریلوی بھائی سمجھے ہم نے ظلم کیا جان کے، کیونکہ عالم الغیب تھے نا، انبیاء کو سارا علم غیب ہے۔ وہ کہتا نہیں بیٹو میں بھول کے دانا کھایا۔ کہا نہیں تجھے سارا پتا تھا، وچوں تینوں ساری خبر سی، تو جان کے کھاتا ہے، جان کے سانو جنتوں کٹایا۔ لا حول ولا قوت الا باللہ، اللہ کا قرآن کہہ رہا ہے، نبی کہہ دیجئے مجھے علم غیب نہیں ہے، और अहमद रजा खान साहब रेलवी फरमाते हैं खालिस एतकाद सफा 56 पर कि नबी को सारे गैबों का इलम था, पांचों गैब की कुंजियां आपके पास थी, लेकिन आपको हुक्म था कि इसको मख्फी रखा जाए। ये हुक्म कुरान की किस आयत में है और नबी की किस हदीस में है? यही अकीदा देवबंदी बुजुर्गों का भी है। जलजला दर जलजला किताब हमारे हाथ में है, सफ़ा नंबर इस किताब का 101 है। 101 सफ़े पर फरमाते हैं उलमाए देवबंद हरगिज़ ये नहीं कहते अल्लाह के अलावा गैब की बात किसी को मालूम नहीं हो सकती। हमारा भी यही अकीदा है कि नबी को इल्म गैब हो सकता है। माँ के पेट में क्या है, कुरान की आयत सुनिए, इन्नल्लाहा इंदहु इल्मुस्सा, अल्लाह के इलम में है क़यामत कब आएगी, व युनज़िलुल ग़ैथ बारिश कब बरसेगी, ये भी अल्लाह के इलम में है, व यअलमु मा फिल अरहाम माँ के पेट में क्या है, ये भी अल्लाह के इलम में है। लेकिन अहमद रज़ा ख़ान साहब बरेलवी खालिसुल एतक़ाद सफ़ा 53 पे लिखते हैं हमने ऐसी जमातों को देखा है जिन्होंने ये जान लिया कि वो कहाँ मरेंगे और हालत हमल में और हालत हमल से भी पहले, काम स्टार्ट होने से पहले उनको इलम था इस औरत के पेट में लड़का होगा या की होगी। ये उलमाए बरेली का अकीदा है और यही उलमाए देवबंद का अकीदा है। ये अरवाह सलासा सफा इसका 163 है। सफा 163 पर अपने एक मुरीद का, पीर के मुरीद का किस्सा, पीर साहब तो खैर पीर साहब होते हैं ना, ये उनके मुरीद का किस्सा है। खान साहब ने फरमाया मौलाना नानोतवी फरमाते थे कासिम ननौतवी के शाह अब्दुल रहीम विलायती के एक मुरीद थे जिनका नाम अब्दुल्ला खान था, कौम के राजपूत थे, हजरत के ख़ास मुरीद थे। इनकी हालत ये थी किसी के घर में हमल होता, तावीज़ लेने आता तो वो फरमा दिया करते थे तेरे घर में लड़की होगी या लड़का, और जो आप बतलाते थे वही होता था। तो किसी ने पूछा हजरत जो कहते हो वही होता है, आखिर वजह क्या है? कहा भाई मैं क्या करूँ, बच्चा अपनी पूरी सूरत के साथ मेरे सामने वादे हो जाता है, अल्ट्रासाउंड है फ्री में, अब तो 200-300 रियाल लगते हैं, और ये हजरत पूरा बच्चा निकल के इनके सामने आया था, मैं क्या हूँ, मैं देख के बता देता ये लड़की है और ये लड़का है। ला हौला वला कुव्वता इल्ला बिल्ला, और कुरान क्या कहता है, मा फिल अरहाम माँ के रहम में क्या है, लड़का होगा या लड़की, इसका इलम अल्लाह के अलावा किसी को नहीं है। लेकिन उलमाए बरेली का भी यही अकीदा है और उलमाए देवबंद का भी यही अकीदा है, कब्रों और मुर्दों से फैज़ मिलने का अकीदा उलमाए बरेली का भी है और उलमाए देवबंदी का भी है। एक बरेलवी आलिम उस्मान अपनी किताब कशफ फ्यूब सफ़ा 43 पर लिखते हैं कब्रों की ज़्यारत से नफा हासिल होता है, नेक मुर्दों से मदद मिलती है, ज़ियारत से मकसूद ये है कि अहले कबूर से नफा हासिल किया जाए। और मलफूजात अहमद रजा सफा 265 के ऊपर भी कब्रों और मुर्दों से मदद लेने का अकीदा कैसा है, सफा 265 अहमद रजा खान साहब की किताब मलफूजात अहमद रजा, इसमें लिखते हैं कि ख्वाजा गरीब नवाज का के मेजार पर बहुत कुछ फ़ियूज़ व बरकात हासिल होते हैं। एक दिन एक हिंदू आया जिसके सर से लेके पैर तक फोड़े ही फोड़े थे, अल्लाह जानता है किस कदर थे। ठीक दोपहर को आता और हजरत की दरगाह पर कब्र के सामने गरम रेज कंकरों और पत्थरों पे लौटता पोट होता और कहता ख्वाजा अगन लगी है, बहुत ज़्यादा आग लगी है। 3 दिन तक ऐसा करता रहा और तीसरे रोज़ सारे उसके फोड़े ख़त्म हो गए। उस बाबा जी ने अपने दरबार में से उसकी मदद करके उस कब्र से ऐसा फैज़ दिया कि वो सब कुछ जाता रहा। और यही अकीदा खलील अहमद सहारनपुरी अलमुहन्नत अलमुफन्नत में लिखते हैं मशाइख की रूहानियत से इस्तफादा, इनके सीनों और कब्रों से बातनी फ्यूज का पहुंचना सो बेशक सही है। उलमाए देवबंद का यही अकीदा है कि इनकी सीनों से इनके कब्रों से यही कुछ होता है। फ़ज़ाइल सदक़ात के अंदर मौलाना ज़िकरिया साहब लिखते हैं कि एक मरने वाले ने कहा कि मैं जिंदा हूं, मेरी कब्र से तुझे वही फायदा हासिल होगा जो मेरी जिंदगी से होता है। और मुरीद ने फिर लिखा कि जो मुझे हजरत की जिंदगी से फायदा होना था सारा फायदा मुझे हजरत की कब्र से मिला। ला हौला वला कुव्वता इल्ला बिल्ला। रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम फौत होकर इस दुनिया से जा चुके हैं, इस दुनिया से आपका ताल्लुक टूट चुका है, इस दुनिया के हालात का अल्लाह के नबी को इलम नहीं। लेकिन उलमाए बरेली और उलमाए देवबंद क्या कहते हैं सुनिए, मलफूजात अहमद रजा सफा नंबर 249 के अंदर 249 मलफूजात अहमद रजा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में कहते हैं कि अल्लाह के हबीब अंबिया किराम साइल सवाल करता है अंबिया और अवलिया की کرام کی حیات برزخیہ میں کیا فرق ہے؟ کہا انبیاء کرام کی حیات حسی حقیقی دنیاوی ہے، ان پر تصدیق وعدہ الہیہ کے لیے ایک لمحے کے لیے موت طاری ہوئی، پھر ان کو فوراً ویسی ہی حیات عطا فرما دی گئی جیسی دنیا کی حیات تھی، ان پر دنیا کے احکامات لاگو ہوں گے، ان کا ترکہ بانٹا نہ جائے گا۔ حالانکہ رسول کریم کا ترکہ کیوں نہ بانٹا گیا کہ اللہ کے نبی نے فرما دیا تھا انبیاء جو چھوڑتے ہیں وہ امت کے لیے صدقہ ہوا کرتا ہے، ہماری وراثت تو علم ہے جس کو ہم دے کر جا رہے ہیں، لیکن کہتے ہیں نبی کا ترکہ اس لیے نہیں بٹا کہ آپ زندہ ہیں، ان کی ازواج کو نکاح حرام ہے، ازواج مطہرات پہ عدت نہیں ہے۔ حالانکہ نبی کی بیویوں سے نکاح اس لیے حرام نہیں کہ نبی کی بیویاں زندہ ہیں، بلکہ اس لیے حرام ہے کہ یہ بیویاں امت کے لیے ماں بن چکی ہیں، اور ماں سے نکاح امت محمد رسول اللہ صلی اللہ علیہ وسلم کو نہ لائق ہے، نہ زیبا ہے، نہ شریعت اس کی اجازت دیتی ہے، بلکہ یہ بدترین عمل ہے اپنی ماں کے ساتھ بدکاری کرنا، جس کو حدیث رسول یوں بیان کرتی ہے سود کا ذکر کرتے ہوئے کہ سود کا سب سے چھوٹا گناہ یہ ہے کہ انسان اپنی ماں کے ساتھ بدکاری کرے، اور یہ کہتا ہے نبی کی بیویوں سے نکاح اس لیے حرام ہے کیونکہ نبی صلی اللہ علیہ وسلم زندہ ہیں، وہ اپنی قبر میں کھاتے پیتے ہیں، نماز پڑھتے ہیں، بلکہ سیدی محمد بن عبد الباقی زرقانی فرماتے ہیں نعوذ باللہ ثم نعوذ باللہ، اس غلیظ ترین عقیدے کو اگر واضح کرنا مقصود نہ ہوتا اللہ کی قسم میں اس عبارت کو نہ پڑھتا کہ انبیاء علیہ السلام اپنی قبروں میں ان کی ازواج مطہرات پیش کی جاتی ہیں جن سے وہ شباشی کرتے ہیں، لا حول ولا قوۃ الا باللہ انا للہ وانا الیہ راجعون۔ یہ عقیدہ علماء بریلی کا ہے اور دیوبندی علماء کا بھی یہی عقیدہ ہے۔ المهند علی المفند صفحہ 221 پر، المهند المفند کا صفحہ 221 ہے، اسی عقیدے کو بیان کرتے ہوئے تھانوی صاحب کے حوالے سے کہتے ہیں ہمارے نزدیک اور ہمارے مشائخ کے نزدیک اللہ کے نبی صلی اللہ علیہ وسلم اپنی قبر مبارک میں زندہ ہیں، آپ کی حیات دنیا کی سی ہے، آپ کی حیات دنیا کی سی ہے اور برزخی نہیں ہے بلکہ حسی دنیاوی حیات ہے۔ یہی علماء بریلی کا عقیدہ اور یہی علماء دیوبند کا عقیدہ۔ تھانوی صاحب لکھتے ہیں برزخ میں آپ کے یہ مشاغل ثابت ہیں، اذان، اقامت اور قرآن پڑھنا، نشر طیب صفحہ 142۔ رسول اللہ صلی اللہ علیہ وسلم کی نبوت میں کسی اور کا حصہ نہیں ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے مسئلے کو واضح کرنے کے لیے عمر ابن خطاب کو یہاں تک کہا تھا جب ان کے ہاتھ میں تورات کا ورقہ دیکھا تھا، لو کان موسیٰ حیاً، آج موسیٰ علیہ السلام زندہ ہوتے تو ان کو بھی میری اتباع ہی کرنی پڑتی، میرے پیچھے ہی چلنا پڑتا، لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم کی رسالت میں علماء بریلی کیسے اپنے بزرگوں کو شامل کرتے ہیں، یہ ہمارے ہاتھ میں تذکرہ غوثیہ ہے جس کا صفحہ نمبر 324 ہے۔ 324 صفحہ پر وہ ایک اپنے پیر اور مرید کا قصہ بیان کرتے ہیں کہ ہمارے پیر ابو بکر شبلی کے پاس دو شخص بیعت کے ارادے سے حاضر ہوئے، ان میں سے ایک کو پیر صاحب نے کہا پڑھو لا الہ الا اللہ شبلی رسول اللہ لا حول ولا قوۃ الا باللہ انا للہ وانا الیہ راجعون۔ مرید نے کہا لا حول ولا قوۃ الا باللہ، پیر صاحب نے بھی کہا لا حول ولا قوۃ الا باللہ۔ اس نے پوچھا آپ نے لا حول کیوں پڑھا؟ اس نے استفسار کیا تو نے کیوں پڑھا؟ کیا میں نے تو اس لیے پڑھا، میں پیر سمجھ کے آیا تھا، لیکن آپ تو بے شرع آدمی ہو، میں بے شرع کے پاس مرید ہونے آ گیا۔ آپ نے کہا میں نے اس لیے پڑھا، جاہل کے سامنے راز کی بات بتا دی، یہ راز تھا جو میں جاہل کے سامنے بیان کر چکا ہوں۔ دوسرے سے کہا تم پڑھو لا الہ الا اللہ شبلی رسول اللہ، اس نے کہا حضرت میں تو آپ کو کچھ اور ہی سمجھ کر آیا تھا، آپ تو ورے ہی گر پڑے، صرف رسالت پہ ہی قناعت کر لی، میں تو اس سے اگلا سٹیج دینے آیا تھا، رسالت سے اگلا سٹیج کس کا ہے؟ کہا میں تو تجھے اللہ بنانے آیا تھا، تم تو پہلے ہی گر گئے، تو خدا بننے کا دعویٰ کرتا میں اس کو بھی تسلیم کرتا۔ تو پیر صاحب نے ہنس کر فرمایا اچھا تم کو ہم تعلیم کریں گے، تم ہمارے پاس بیٹھو۔ یہ علماء بریلی کا عقیدہ، اور سیم یہی عقیدہ علماء دیوبند کا ہے۔ یہ ہمارے ہاتھ کے اندر رسالہ الامداد اشرف علی تھانوی صاحب کا، اس کا صفحہ نمبر 34 ہے، جہاں پر ایک مرید خواب دیکھتا ہے اور خواب میں کلمہ پڑھتا ہے لا الہ الا اللہ اشرف علی رسول اللہ، پھر ان کی آنکھ کھل جاتی ہے، ہٹ بڑھا کے بیٹھ جاتا ہے، پریشان ہوتا ہے، میں نے کیا کلمہ پڑھا، غلطی یاد آتی ہے، زور زور سے روتا ہے، پھر اپنی غلطی کی اصلاح کرنے کے لیے اب نبی کریم صلی اللہ علیہ وسلم پر درود پڑھنے کی کوشش کرتا ہے، لیکن کہتا ہے کہ میں اب جاگ چکا ہوں، نیند ختم ہو چکی ہے، بیداری کی حالت میں ہوں، لیکن پھر بھی زبان میری کہتی ہے اللہم صلی علی سیدنا و نبینا و مولانا اشرف علی، لا حول ولا قوة الا باللہ۔ یہی عقیدہ علماء بریلی کا، اپنے پیروں کو اتنا عظیم مقام دیا کہ ان کو نبی کی رسالت میں شامل کر دیا، اور یہی عقیدہ علماء دیوبند کا۔ یہ سوال لکھ کر اشرف علی تھانوی صاحب کو بھیجتا ہے، اور تھانوی صاحب اس کے سوال کے جواب میں کہتے ہیں اس واقعے میں تسلی تھی کہ جس کی طرف تم رجوع کرتے ہو وہ بعون ہی تعالی متبع سنت ہے، تم میرے پیچھے اور میں نبی کے پیچھے، ٹینشن لینے کی کوئی ضرورت نہیں ہے، کوئی پریشانی والی بات نہیں، تم نے جو یہ کلمہ پڑھا ہے اور جا کر مجھے نبی کہہ کر مجھ پہ درود پڑھا ہے تو یہ اللہ نے پڑھوایا ہے، یہ اشارہ ہے تمہارے لیے کہ تم نے جس کو پیر پکڑا ہے وہ متبع سنت ہے، لا حول ولا قوة الا باللہ۔ اسی طرح انبیاء کی صفات کے اندر کوئی اور شریک نہیں ہو سکتا، انبیاء کو جو نبوت کا کام اللہ نے دیا ہے، جو ان کے اوپر وحی آتی تھی وہ انہی کا خاصہ تھا، لیکن علماء دیوبند اس کے اندر بھی اپنے پیروں کو کیسے شامل کرتے ہیں، یہ سوان قاسمی ہے ہمارے ہاتھ میں، قاسم نانوتوی صاحب کی کتاب، اس کا صفحہ نمبر 301 ہے۔ حاجی امداد اللہ اپنے سارے مریدوں کو ذکر اذکار سکھایا کرتے تھے، اور وہ اپنا ذکر کر کے رپورٹیں حاجی صاحب کے سامنے پیش کرتے تھے، تو حاجی صاحب نے ایک دن قاسم نانوتوی صاحب سے بھی پوچھا کہ تمہیں بھی تو میں نے ذکر سکھایا، تم نے مجھے کوئی رپورٹ پیش نہیں کی؟ انہوں نے کہا حضرت حالات و ثمرات تو بڑے لوگوں کو ہوتے ہیں، مجھ سے تو جتنا کام آپ نے فرمایا وہ بھی نہیں ہوتا، جو آپ نے ذکر کہا نا اتنے بار کرنا ہے، جہاں تسبیح لے کر بیٹھتا ہوں بس ایک مصیبت ہوتی ہے، اس قدر وزن پڑتا ہے کہ جیسے 100 من کے پتھر کسی نے میرے اوپر رکھ دیے ہوں، زبان و دل سب بستہ ہو جاتے ہیں۔ تھانوی، یہ بھی حضرت تھانوی ہی کی روایت ہے کہ روتے ہوئے بے ساختہ آپ کی زبان سے یہ الفاظ جاری ہوئے کہ میں ہی بدقسمت ہوں، ایسا ہوتا ہے جیسے زبان کو کسی نے جکڑ لیا ہے۔ یہ سن کر امداد اللہ صاحب کہنے لگے مبارک ہو، یہ نبوت کا آپ کے دل پر فیضان ہوتا ہے، اور یہ وہ بوجھ ہے جو حضور کو وحی کے وقت ہوا کرتا تھا، لا حول ولا قوة الا باللہ، اللہ کے نبی کے وحی پر بوجھ پڑتا تھا۔ اب تم جب یہ کام کرتے ہو تم پر بھی یہ بوجھ پڑتا ہے، جو کام نبی سے لینا تھا وہی کام تم سے لیا جائے گا، یہ کام، یہ بوجھ، یہ نبوت کا فیضان ہے تمہارے اوپر۔ اور ملفوظات احمد رضا خان اپنی کتاب صفحہ 63 پر اسی کتاب کے کہتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو درد سر، بخار، وہ مبارک امراض ہیں جو انبیاء علیہ السلام کو ہوتے ہیں، اور اللہ کا شکر ہے کہ مجھے بھی اکثر بخار اور سر درد رہتا ہے، دو سیڑھیاں چڑھ چکا ہوں، بس دو تین کا اور انتظار ہے، لیکن برا ہو مرزا غلام قادیانی کا جس نے ان سب کی رنگ میں بھنگ ڈال دی، وہ نہ کرتا تو یہ بیچارہ دو سیڑھیاں چڑھ چکا تھا، بخار شروع ہو گیا تھا، سر درد ہو گیا تھا، کچھ اور بھی ہو جاتا، اس نے پہلے کہا تو ابھی بخار میں ہے، میں آخری سٹیج پہ پہنچا ہوا ہوں، میرے اندر جو کچھ ہونا تھا وہ ہو گیا، لا حول ولا قوة الا باللہ۔ اسی طرح معصوم عن الخطا صرف محمد الرسول اللہ صلی اللہ علیہ وسلم ہے، قرآن حکیم ہمیں علم دیتا ہے، وما ينطق عن الهوى ان هو الا وحی یوحى، ہر بندہ اپنی مرضی سے بولتا ہے، ہمارے نبی جب شریعت کی بات کرتے ہیں وہ اللہ کی وحی ہوتی ہے، وہ اپنی مرضی سے کلام نہیں کرتے۔ لیکن بریلوی عقیدہ سنیے، عبدالحکیم قادری اپنی کتاب یاد اعلی حضرت 32 پر لکھتے ہیں، اعلی حضرت کی زبان و قلم ہر قسم کی لغزش سے محفوظ تھی، باوجود یہ کہ ہر عالم سے کوئی نہ کوئی غلطی ہوئی مگر اعلی حضرت سے ایک نکتے کی بھی غلطی نہیں ہوئی، کیونکہ آپ کو غلطیوں سے پاک کر دیا گیا تھا۔ انوار رضا صفحہ 223 پر لکھا ہے کہ اعلی حضرت بچپن سے ہی غلطیوں سے مبرہ تھے، اور صراط مستقیم کی تمہ آپ میں ودیعت کر دی گئی تھی، اور یہی عقیدہ اشرف علی تھانوی صاحب پیش کرتے ہیں امداد المشتاق کے اندر اشرف علی تھانوی صاحب پیش کرتے ہیں، اور یہی عقیدہ ارواح ثلاثہ کے اندر موجود ہے کہ ہمارے رشید احمد گنگوہی ارواح ثلاثہ صفحہ 276 ہے، رشید احمد گنگوہی اکثر اپنی زبان سے یہ الفاظ کہا کرتے تھے، سنو حق وہی ہے، اللہ تعالیٰ نے مجھ سے وعدہ فرمایا ہے میری زبان سے غلط نہیں نکلوائے گا۔ یہ شان کس کی ہے؟ محمد رسول اللہ صلی اللہ علیہ وسلم کی. اور اس شان پر علماء بریلی اپنے علماء کو فائز کر رہے اور علماء دیوبند اپنے علماء کو فائز کر رہے. اب آخری سوال آپ کے سامنے پیش کر کے اپنی بات کو ختم کرتا ہوں. پیارے بھائیو, یہ معاملہ عقیدے کا ہے, یہ معاملہ توحید کی غیرت کا ہے. علماء بریلی اور علماء دیوبند بنیادی شرکی عقائد پر دونوں اکٹھے ہیں. جب یہ دونوں اکٹھے ہیں تو پھر ان کو اپنی نمازوں کا امام بنانے سے پہلے اللہ سے ڈر جائیے, ان کے ساتھ اہل ایمان والی محبت کرنے سے پہلے اللہ سے ڈر جائیے. ایک آدمی مجہول ہے, آپ کو اس کا پتہ نہیں ہے, نماز کھڑی ہوئی, آپ کو نماز مل گئی, آپ نے پڑھ لی, انشاءاللہ خیر ہے, اللہ قبول فرمائے گا. لیکن جس کا ان فرقوں سے متعلق ہونا کنفرم ہو, جو ان عقائد کا دفاع کرتا ہو, جو ان عقائد سے بیزاری کا اظہار نہ کرتا ہو, ان عقائد کو جان کر سن کر پڑھ کر بھی کہے بزرگوں نے لکھا ہے, جو لکھا ہے حق اور سچ لکھا ہے, جو اس طرح اس شرکی عقائد کو سن کر دیکھ کر پڑھ کر پھر ان کا دفاع کرتا ہے, تو ایسے لوگوں سے بڑا ضروری ہے. اللہ سے دعا ہے اللہ ہمارے گناہوں کو معاف فرما دے, اللہ ہماری خطاؤں کو معاف فرما دے, اللہ ہماری سیاہ کاریوں کو معاف فرما دے, اللہ ہمیں زندہ رکھے, ایمان پہ رکھے, موت دے اس حال میں دے, اللہ ہم سے راضی ہو, ہم اپنے اللہ سے راضی ہوں. اے اللہ مسلمانوں کی مدد فرما, اے اللہ مسلمانوں کی مدد فرما, اے اللہ فلسطین کے مسلمانوں کی مدد فرما, اللہ یہودیوں کا ظلم بڑھ گیا ہے مالک, اے جبار اللہ, اے ذوالانتقام اللہ, یہ آسمان تیرا ہے مولا, یہ سمندر تیرا ہے مولا, یہ زمین تیری ہے اللہ. اللہ یہودیوں کا اس فضا میں اڑنے والے ہر طیارے کو برباد کر دے, اللہ پانی میں چلنے والے ان کے ہر جہاز کو غرق کر دے, اللہ زمین پہ چلنے والے ان کے ہر ٹینک کو برباد کر دے. اللہ ہم کمزور ہیں لیکن تو ہمارا اللہ ہے, تو طاقت والا ہے مولا. اللہ ہمارے گناہوں کو نہ دیکھ, ہماری خطاؤں کو نہ دیکھ, اللہ ہماری سیاہ کاریوں کو نہ دیکھ, اپنی رحمت کو دیکھ. اللہ 400 مسلمان اب تک قتل ہو چکے ہیں, اللہ تیرے نبی کی امت قتل ہو رہی ہے مولا. ہمارے گناہوں کو معافیوں میں بدل دے مالک, اللہ ہمارے گناہوں کو معاف کر دے, اور اہل ایمان کی مدد فرما. اللہ یہود و نصارہ کو برباد فرما, اللہ یہودیوں کے جو دوست ہیں ان کو برباد فرما. اللہ اس کی مدد کر جو تیرے نبی کے دین کی مدد کرے, اور ہمیں بھی ان میں شامل فرما. اللہ ان کو ذلیل کر جو تیرے نبی کے دین کو ذلیل کرے, اور ہمیں ان میں شامل نہ فرمانا. اقول قولی هذا واستغفر اللہ لی ولکم ولسائر المسلمین فاستغفروه انه هو الغفور الرحیم. جزاکم اللہ خیر احسن الجزا. حضرات, تبھی آپ سماعت فرما رہے تھے عقائد دیوبندی عقائد اور بریلوی عقائد. ایسا لگ رہا تھا جب کہ جو تقریر چند سالوں قبل ہم لوگوں نے سنی تھی دیوبندی بریلوی بھائی بھائی, شیخ نے سے ہم سے ہم نے شیخ سے درخواست کی تھی کہ ہم چاہتے ہیں کہ اس طرح کی ایک تقریر ڈاکومنٹری ہمارے سامنے ہم اس کو پیش کر سکیں, اور تاکہ پھر دوبارہ سے وہ عقائد, وہ باطل عقائد جو علماء دیوبند اور علماء بریلوی کے ہیں, مشترکہ عقائد ہیں, ان کو ایک بار پھر پیش کیا جائے. اللہ شیخ کے علم و عمل میں اضافہ فرمائے, آپ کی حفاظت فرمائے, نظر بد سے, حاسدوں کے حسد سے بچائے کہ شیخ نے ہماری دعوت کو قبول کیا. اور یہ تمام قیمتی مواد پھر ایک بار ہمارے سامنے پیش کیا ہے. اللہ رب العالمین شیخ کو جزائے خیر عطا فرمائے, اللہ رب العالمین ہمارے علماء کی حفاظت فرمائے, آپ تمام کا آنا مبارک ہو. اللہ رب العالمین جدہ دعوت سینٹر کے ذمہ داران کی طرف سے میں آپ تمام کا, علماء کرام کا شکریہ ادا کرتا ہوں. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.